कहिले समतल सागर भइरहे दिन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन। मागे जति सबै दिएँ र त आफै जोगी भाछु, मागे जति सबै दिएँ र त आफै जोगी भाछु, माया भन्ने के हो भन्थेँ आज भुक्तभोगी भाछु। मागे जति सबै दिएँ र त आफै जोगी भाछु, माया भन्ने के हो भन्थेँ आज भुक्तभोगी भाछु। देख्दा ठिकठाक देखे पनि के हुन्छ भित्रभित्रै, ओखति नै नभएको अचेल प्रेम रोगी भाछु। यति चख यति मिठो देउला तिमलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा। यति चख मैले धेरै धेरै अमर प्रेमका गाथाहरू त पढ्न पाइनँ, तर त्यो प्रेमका केही जोडीहरूको नामसम्म भने सुनेको छु। उनीहरूले प्रेममा के गरे भन्नेसम्म नै थाहै नपाई मैले धेरै पटक भने होला हाम्रो प्रेम लैला मज्नु जस्तो, रोमियो जुलियट जस्तो भनेर। उमेरको लहरले अगाडि बढाउँदै गरेको जिन्दगीको गाडी यस्ता यस्ता बाटोहरूबाट गुज्रिनु त्यति अस्वाभाविक र नौलो पनि त होइन। यति बेला फेरि तिनै नामहरू दोहोऱ्याउन आवश्यक नठानिकन भन्छु, उनीहरूको प्रेम किन त्यति चर्चित भन्ने त अझै थाहा छैन मलाई, तर म तिमीलाई मनदेखिको माया गर्छु। कति माया गर्छौ भनेर नसोध्नु, सोधिहाल्यो भने सानो छँदा पल्ला घरे काकीले आमाको माया कति लाग्छ बाबु भनेर सोद्धा मजाले हात फैलाएर यति लाग्छ भने जस्तै तिमीप्रतिको माया देखाउन पनि उस्तै तरिकाले हात फैलाइदिन्छु म। कवयित्री हरिमाया भेटुवालको नयाँ कविता सङ्ग्रह भर्खरै बजारमा आएको छ, बाटो खोज्दै बाटोमा। यसै सङ्ग्रहमा छ एउटा कथा शिवाय प्रेम, एउटा कविता यसै सङ्ग्रहमा छ एउटा कविता शिवाय प्रेम। कविताका शब्दहरू यसरी गाँसिएका छन्, हिँड्दा हिँड्दै पत्तै बिना हिँडिरहेको बाटोसँग पनि हुँदो रहेछ प्रेम, हिँड्दा हिँड्दै पत्तै बिना हिँडिरहेको बाटोसँग पनि हुँदो रहेछ प्रेम, बस्दा बस्दै थाहै बिना बसिरहेको माटोसँग पनि हुँदो रहेछ प्रेम, पानीलाई बिना स्वादै गरिँदो रहेछ प्रेम, हावासँग बिना महसुसै हुँदो रहेछ प्रेम, झुल्किरहेको घामबाट किन पोखिन्छ प्रेमको न्यानो, फुलिरहेको फुलबाट किन आउँछ प्रेमको सुवास, किन जन्मदै गरेको शिशुलाई र वैंशका ठिटा ठिटीलाई देख्दा पनि उम्रिन्छ प्रेमको सुन्दर वृक्ष मनभित्र। सानो छँदा आमालाई सोधेथे प्रेम के हो भने, भर्खर जन्मिएको बाछीलाई चाड्दै गरेको गाईतिर देखाउँदै आमाले भन्नुभएको थियो, ऊ त्यही हो प्रेम। अलि ठुली भएपछि कसैले प्रेम पत्र लेखेर दियो, साथीहरूले भने त्यसले तँलाई प्रेम गर्छ, तिमीसँग माया झाङ्गिएपछि मैले तिम्रा लागि श्रम दिएँ, पसिना दिएँ, उमेर दिएँ, वैंश दिएँ, सन्तान दिएँ र दिएँ विश्वास पनि। दिँदा दिँदै रित्तिएकी छु यति बेला, तिमीलाई दिने अब अरू केही बाँकी छैन मसँग मेरो प्रिय। प्रेम त त्यो बेला पनि हुँदो रहेछ जुन बेला थुप्रै थुप्रै कुरा दिन सक्दो रहेछ मान्छे, र प्रेम त यो बेला पनि हुँदो रहेछ जुन बेला दिनलाई केही बाँकी हुँदो रहेनछ मान्छेसँग शिवाय प्रेम। कविताको अन्तिम हरफहरू फेरि एकपटक दोहोऱ्याउँछु म। प्रेम त त्यो बेला पनि हुँदो रहेछ जुन बेला थुप्रै थुप्रै कुरा दिन सक्दो रहेछ मान्छे, र प्रेम त यो बेला पनि हुँदो रहेछ जुन बेला दिनलाई केही बाँकी हुँदो रहेनछ मान्छेसँग सिवाय प्रेम। यही कविताले भने जस्तै दिनका लागि सबै सबै कुरा रित्तिए पनि प्रेम भने दिइनै रहनेछु म तिमीलाई। दुईटा मुटु एउटै बनाऊ दिन्छौ भने भन बरु कि यो पनि उतै राख्छौ छिन्छौ भने भन बरु। दुईटा मुटु एउटै बनाऊ दिन्छौ भने भन बरु कि यो पनि उतै राख्छौ छिन्छौ भने भन बरु। पिरतीको समुद्रमा यतिसम्म डुबिसकेँ म त मिले ज्यानै दिन्छु लिन्छौ भने भन बरु। मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो खुशी मेरो सुख सबै सबै तिमीलाई यति चोखो ओसोले भनेका छन् प्रेम यदि पाप हो भने संसारमा पुण्य भन्ने चिज केही पनि छैन। म सहमत छु उनको विचारसँग। मलाई पनि लाग्छ यदि प्रेम गर्नु पाप हो भने संसारको हर कोही मान्छे पापी हो हर कोही र म पनि यो पाप गर्न चाहन्छु। यदि त्यसो भयो भने यहाँका सबै मान्छे पापी हुनेछन् कारण यहाँ जति पनि छन् ती सबै प्रेम गर्नेहरू छन्। हुन त सबैले यही भन्छन् होला अरूको भन्दा मेरो प्रेम फरक मेरो प्रेम विशेष म अरूले जस्तो प्रेम गर्दिनँ सायद यस्तै त भन्छन् होला। यस कुरामा कति पनि अहन्ता देखाउँदिनँ म पनि उनीहरूले जस्तै सोच्छु। मलाई पनि लाग्छ कि मैले तिमीलाई गर्ने प्रेम बिल्कुल फरक हो अरूहरूको भन्दा। खै व्यक्ति फरक हुनुको अर्थ महसुस पनि फरक हुनु हो कि अरू पनि केही कारणहरू छन्। त्यति गहिराईमा गएर प्रेमकै विश्लेषण गर्न त किन सक्थेँ र म। तर एउटा कुरा भने सत्य हो कि मलाई सर्वोत्कृष्ट लाग्छ मेरो प्रेम। अरू कसैसँग दाज्न मन लाग्दैन आफ्नो प्रेम। तिम्रो र मेरो सम्बन्ध कुनै आदिवासी गीत झैँ जीवन्त छ। कहिलेकाहीँ तिमी हावामा कपुर बिलाए झैँ बिलाउँछौ र पनि यादहरूमा कैद गरेर राखेको हुन्छु तिमीलाई। तिमीले काँडा छुनुहुन्न भन्ने मात्रै मेरो कुरा कारण तिमी रुनुहुन्न भन्ने मात्रै मेरो कुरा। तिमीले काँडा छुनुहुन्न भन्ने मात्रै मेरो कुरा कारण तिमी रुनुहुन्न भन्ने मात्रै मेरो कुरा। जे जे गर जसो गर अरू छेकभार केही छैन तिमी टाढा हुनुहुन्न भन्ने मात्रै मेरो कुरा। आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरी माया बनी आउनु आउनु यति चोखो यति मिठो देउला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोखो। विश्वास गर त्यसपछि काँडा पनि फुल्न सक्छन् या त फुल र काँडाहरू एक आपसमा घुल्न सक्छन्। विश्वास गर त्यसपछि काँडा पनि फुल्न सक्छन् या त फुल र काँडाहरू एक आपसमा घुल्न सक्छन्। इतिहास भत्काएको आरोप लाग्ला हामीलाई दुनियाँले ठुला ठुला प्रेम कथा बोल्न सक्छन्। सिआइएनमा सोमबार यसै बेला आउँछ एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। एकै फेर भए पनि सुनाइदिनुहोस् कसैलाई ढुङ्गे मुटुहरूको नि मन बहकाउँछ। प्रेम गर्नेहरूले प्रेम गरेको एउटा रेडियो कार्यक्रम बहकिने मन। कतै मनको मान्छे सँगै रहनु भएको तपाईँ कतै मनको मान्छे सम्झिएर बस्नु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। रात छिप्पिँदैछ रात चिसिँदैछ बिस्तारै चिसो बढिरहेको रातमा चिसै ओढेर तपाईँको छेउमा बस्न आइपुगे सारथी सुनिल राज भारतसँगै। प्रेमलाई मनभित्र सजाउने कुरा गरौँ अनि प्रेमसँगै यो मन रमाउने कुरा गरौँ। कहिलेकाहीँ यही प्रेम अप्ठ्यारोमा परिदिन्छ, हो त्यही प्रेमलाई बचाउने कुरा गरौँ। नमस्कार, सुस्वागतम। कार्यक्रम हो बहकिनी मन, सामुदायिक सूचना नेटवर्क सिआइएनबाट तपाईँ सुनिरहनु भएको छ। देशभरिका विभिन्न रेडियोहरूबाट अनि अनलाइनहरूबाट धेरै कुरा नगरौँ, गएको दुई श्रृङ्खला तपाईँका मुक्तकहरू वाचन गरेँ, आज चाहिँ तपाईँको फोन लिने गरी आएको छु। हामीलाई अरूको भन्दा मेरो प्रेम फरक छ, अरूको भन्दा मेरो प्रेम उत्कृष्ट छ, अनि अरूको भन्दा मेरो प्रेम चाहिँ विशेष छ भन्ने किन लाग्छ, किन अरूको जस्तो छ मेरो प्रेम भन्ने लाग्दैन, अरूको भन्दा मेरो उत्कृष्ट छ, म फरक छु, मेरो विशेष छ मेरो प्रेम भन्ने किन लाग्छ। सँगैको साथी ऊ पनि अरू कसैलाई प्रेम गर्छ, आफू पनि अरू कसैसँग प्रेममा छौँ भने त्यो साथीको भन्दा पनि मेरो र मेरो प्रेमिका, मेरो र मेरो प्रेमी बिचको प्रेम चाहिँ उत्कृष्ट भन्ने किन लाग्छ होला। यो विषयमा आज हामी छलफल गरौँ, कुरा गरौँ, तपाईँको विचार सुनौँ। महिला साथीहरू 01-5260-46 नम्बर डायल गरेर आउनुहोला। पुरुष साथीहरू 01-5260-761 नम्बर डायल गरेर आउनुहोला। अनि यौनिक तथा अल्पसङ्ख्यक समुदायका साथीहरू जो आफूलाई समलिङ्गी तेस्रो लिङ्गी भन्न रुचाउनुहुन्छ, उहाँहरू यी दुवैमध्ये जुनसुकै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। 01-5260-646 या 01-5260-761 यो दुईवटै नम्बरहरू खुला गरेका छौँ। प्रेम तुलना गर्ने चिज नै होइन, र पनि कहिलेकाहीँ प्रेमको तुलना मनले गरिदिन्छ। त्यो बाहिर देखाइँदैन, तर भित्री आफ्नै मनले भने तुलना जस्तो गरिरहेको हुन्छ। मेरो साथी ऊ उसको प्रेमी अथवा प्रेमिकासँग प्रेममा छ, म पनि प्रेममा छु भने उनीहरूले गरेको व्यवहारभन्दा आफूहरूले गरेको व्यवहार चाहिँ उत्कृष्ट लाग्छ। उनीहरूको प्रेम पनि के प्रेम, हाम्रो प्रेम पो प्रेम भने जस्तो लाग्छ। हामी एकै खाले प्रेम गर्छौँ भनेर कुनै दिन उसले भनिहाल्यो भने पनि त्यो बाहिर सहमति जनाए पनि भित्र भने जनाइँदैन, या उसको भन्दा त म अलि उत्कृष्ट खाले प्रेम गर्छु भन्ने लाग्छ। अझ पछिल्लो समय कुरा गर्ने हो भने विभिन्न चलचित्रहरूमा हिरोले हिरोइनसँग जसरी प्रेम गरेको छ, त्यसमा चाहिँ बरु आफूलाई दाँत्छौँ हामी, ए त्यो हिरोले त्यो हिरोइनसँग गरेको, त्यो हिरोइनले त्यो हिरोसँग गरेको जस्तै हो हाम्रो प्रेम भनेर त्यसलाई चाहिँ आइडियल एउटा आदर्शको रूपमा लिन्छौँ र आफूलाई त्यहाँनिर दाँच्छौँ। तर सरस्वती आफ्नो सर्कलका जति पनि हेर्छौँ हामी, उनीहरूको प्रेमभन्दा चाहिँ आफ्नो प्रेम उत्कृष्ट जस्तो लाग्छ हामीलाई। किन यस्तो हुन्छ त? केही विचारहरू पनि छन् फेसबुकमा प्राप्त भएको, म एकैछिन पछि लिन्छु। यतिखेर भने फोन सम्पर्कमा हुने साथीसँग कुरा गर्छु भन्दा भन्दै उहाँ फोन सम्पर्कबाट विच्छेद हुनुभएको छ। म केही विचार लिन्छु यतिखेर। 01-5260-646 महिला साथीहरू, 01-5260-761 पुरुष साथीहरू, अनि यौनिक तथा अल्पसङ्ख्यक समुदायका साथीहरू दुईवटै नम्बर प्रयोग गरेर आउन सक्नुहुन्छ। म केही विचार लिन्छु। अनिता ठोलुको विचार छ, प्रेममा गहिरिएर कुरा गर्नाले र एक अर्काको मन मिल्ने र हाम्रो जस्तो जोडी अरूको छैन जस्तो लाग्ने भएको कारणले भनेर। निस्मा खरेलको विचार छ, आफूले गरेको माया आफैको नजरमा एकदमै उत्कृष्ट लाग्छ, आफ्नै नजरमा विशेष माया र घनिष्ठ जोडी आफ्नै छ जस्तो लागेर मनमा यो प्रश्न उब्जेको हुनसक्छ भनेर। अशोक चेरीको विचार छ, मान्छे स्वार्थी हुन्छ त्यसैले हरेक कुरामा आफ्नो र आफूले उत्कृष्ट आफूलाई उत्कृष्ट लाग्छ भनेर। यो पनि होला के, केही रूपमा यो स्वार्थले पनि काम गरेको होला। भरत आयाम बोहरा भन्नुहुन्छ, मान्छे भएपछि सबै एउटै हुन्छन् भन्ने छैन र माया गर्ने तरिका नै फरक भएकोले उसको मनोसाय भिन्नै हुन जान्छ र अरूको भन्दा फरक लाग्छ भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो हेलो हेलो हजुर नमस्ते। तपाईँले रेडियोमा सुन्नु भएछ, फोनमै सुन्नुहोस् न। सल्मी नेवार छिटो म लेख्नु भएको साथीको विचार पढ्छु म। यो पछिल्लो समय चाहिँ फेसबुकमा यो क्रम पनि आएको छ, त्यो अलि पछिल्लो पुस्ता चाहिँ यो फलानो के छुच्ची केटी म यस्तो म भनेर लेख्ने, यो छुट्टे ट्रेन यो हेर्दाखेरि चाहिँ यो पछिल्लो पुस्ताले यो एडप्ट यो अप्नाइरहेको यो शैली देख्दा अलि अचम्म लाग्छ हामीलाई चाहिँ। यो अलि अलि पुरानो मान्छे अलिकति यो पुस्ता भन्दा अलि अगाडिको भएर पनि होला। सल्मी नेवार ठिटो म भन्ने आइडीबाट लेख्नु भएको छ, आफूले मन पराएको कुनै पनि चिज वा वस्तुहरूको तुलनामा सबैभन्दा बढी प्यारो लाग्छ, त्यसैले नै होला सायद आफ्नो प्रेम पनि अरूको तुलनामा उत्कृष्ट लाग्छ भनेर। शर्मन श्रेष्ठ लेख्नुहुन्छ, पहिले माया पाए जस्तो अरू कसैले पाएनन् होला भनेर होला कि विशेष र उत्कृष्ट लाग्ने भनेर। दीपक रसाइलीको विचार छ, किनकि ऊ आफ्नै मनले माया लगाएको हुन्छ, अरूको जबरजस्तीमा माया लगाउने भए सायद अरूको जस्तै हुन्थ्यो होला, त्यसैले उसलाई आफ्नो माया सधैँ फरक उत्कृष्ट अनि आकर्षक लाग्छ भनेर। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हजुर नमस्कार। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? म पाल्पा रामपुरदेखि हरिमाया जी। कार्यक्रम सुनिरहनु भएको छ नि है हरिमाया जी? हजुर हजुर। आजको विषयमा तपाईँको विचार चाहिँ के हो? मेरो विचारमा त यस्तो लाग्छ कि जुन मान्छेले एकदम सुखो माया गरेको हुन्छ र उसले आफ्नो प्रेमलाई उत्कृष्ट ठान्नुको कारणले आफूले त्यति माया जति आफ्नो प्रेमिका अथवा प्रेमिकालाई माया गरिन्छ त्यति माया चाहिँ अरू कसैले पनि दिन सकेको छैन होला, त्यो आफूले गरेको प्रेम चाहिँ अरूको तुलनामा चाहिँ उत्कृष्ट आफ्नै मात्रै आफैले मात्रै गरेको जस्तो एकदमै महत्त्वपूर्ण मानेको हुन्छ, त्यसैले नै आफ्नो प्रेमलाई उत्कृष्ट ठानेको हुन्छ। मजाले भन्नुभयो, केही थप्नै परेन। हुन्छ, तपाईँको मुक्तक सुनाउनुहोस् अब। हस् धन्यवाद। सात छन्न लायौ तिमीले खुसीको संसारमा रमाएपछि, सात छन्न लायौ तिमीले खुसीको संसारमा रमाएपछि, विदेश गई दुई चार रुपियाँ धन पैसा कमाएपछि, सात छन्न लायौ तिमीले खुसीको संसारमा रमाएपछि, विदेश गई दुई चार रुपियाँ धन पैसा कमाएपछि, हो थाहा छ मलाई किन सात छन्न लायो, होला पक्कै रूप राम्राको हात समाएपछि, होला पक्कै रूप राम्राको हात समाएपछि। दुई नजर यहाँ चार भएको छ, दुई नजर यहाँ चार भएको छ अनि माया प्रेमिलको व्यवहार भएको छ, दुई नजर यहाँ चार भएको छ अनि माया प्रेमिलको व्यवहार भएको छ, तर दूरी बढ्दैमा माया घट्छ भन्ने हो भने, तर दूरी बढ्दैमा माया घट्छ भन्ने हो भने, यो प्रेमको पनि त्यस्तै जसरी अहिले पेट्रोलको हाहाकार भएको छ, यो प्रेमको पनि त्यस्तै जसरी अहिले पेट्रोलको हाहाकार भएको छ। नमस्कार, छुट्टिन्छु। नमस्ते। रोशन ढुकढुकी लेख्नुहुन्छ आजको विषय विचार, मान्छेको स्वभाव नै त्यस्तो हो, जहिले पनि आफ्नो राम्रोदेखि टोपल्छ, जब प्रेम हुन्छ नि त्यति बेला उसलाई अरू केही कुराको पनि चासो हुँदैन, हुन्छ त केवल आफ्नो प्रियतम प्रेमिकाको हुन्छ र पागल भइदिन्छ अनि आफ्नो प्रेम फरक देख्छन्, विशेष र उत्कृष्ट मान्छन् भनेर। सृजना राईको विचार छ, जब दुई प्रेमीहरू एकअर्कालाई असाध्यै माया गर्छन् त्यस बेला उनीहरूले एकअर्का बाहेक केही देख्दैनन्, एकअर्काको लागि जे पनि गर्न सक्ने सोच राख्छन् अनि आफ्नो छुट्टै संसारमा बस्न खोजेको हुन्छन्, त्यसैले अरूको भन्दा फरक अनि उत्कृष्ट र विशेष लाग्छ भनेर। फोन सम्पर्कमा कोही हुनुहुन्छ? हेलो हेलो, लौ न तपाईँको आवाज नै सुनिनँ मैले, कोही हुनुहुन्छ कि फोन सम्पर्कमा? एकदम गाह्रो भयो। महिला साथीहरू 01-5260-646 नम्बरमा अनि पुरुष साथीहरू 01-5260-671 नम्बरमा, मैले अहिले यहाँ चाहिँ करेक्सन गरेर अर्को नम्बर भने है 01-5260-671 यो नम्बरमा पुरुष साथीहरू आउनुहोला अनि तपाईँको विचार बुझ्छौँ, हामीलाई अरूको भन्दा आफ्नो प्रेम फरक र विशेष किन लाग्छ भनेर। हेमन्त खड्का लेख्नुहुन्छ, अक्सर प्रेम गर्ने प्रेमीहरूले आफ्नो प्रेमलाई नै सर्वोच्च ठान्छन्, बाहिरी कुराहरूको कुनै वास्ता नै गर्दैनन् किनकि मै राम्रो र मेरै राम्रो भन्ने सोच राखी हिँडेका हुन्छन् र आफ्नै तसर्थ अरूको पनि अरूको जतिसुकै राम्रो या नराम्रो होस् आफ्नो भन्दा केही स्टेप तल पारिहेर्छन् भनेर। मनसिंह माझीको विचार छ, मान्छेले प्रेम चलिरहेको अवस्थामा आफ्नो जोडीलाई बाहेक अरू कुरामा मतलब नराख्ने गर्छन्, त्यसैले उनीहरू सबै थोक एक अर्कालाई सम्झेका हुन्छन् भनेर लेख्नुभएको छ। दिपेन्द्र राजवंशीको विचार छ आफूसँग भएको चिज जसरी अरूको भन्दा राम्रो लाग्छ भने त्यो त झन् आफूले हृदयदेखि मन पराएको प्रेमी अथवा प्रेमिका हो, जोसँग मानिसले जिन्दगी काट्ने सपना बुनेको हुन्छ, त्यसैले होला अरूभन्दा उत्कृष्ट लाग्छ भनेर लेख्नुभएको छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हजुर नमस्कार। हजुर नमस्कार, निकै ठुलो आवाज आयो तपाईँको, कहाँबाट को बोल्नु भयो? पुष्पा नगरपालिका 12 सिटी खोला देखियो अनुज पसाई। तपाईँको नाम एकपटक फेरि भनिदिनुहोस् न ल, म मोबाइलमा अलि मुख अलिक कति टाढा राख्नुहोस् न, अलि त्यो ढुवाक ढुवाक आइरहेछ कि। भन्नुहोस् त तपाईँको नाम ठेगाना। हेलो, जानुभयो क्या? हेलो गइसक्नु भयो क्यारे सुनिललाई. हुन्छ, अर्को साथीलाई लिउँ होला ल. 49 मिनट गएछ सुनिल, अब 3 मिनट जति बाँकी छ. भ्यायो भने एकजना लिउँ है. म यहाँ केही विचारहरू पढ्छु. कुमार मगरको विचार छ, किनकि प्रेम एकसँग गरिन्छ, अरूसँग सार्दै हिँड्ने गरिन र अरूसँगको प्रेम महसुस पनि हुँदैन. सायद त्यही भएर होला आफ्नो प्रेम अरूको भन्दा उत्कृष्ट र विशेष लाग्छ भनेर. कृष्ण प्राजुलीको विचार छ, दुवै एकअर्काको मायामा डुबेका हुन्छन् त्यसैले पनि अरूको माया भन्दा आफ्नै माया राम्रो देख्छन् भनेर. लामा मिलनको विचार छ, जब सजिलो छ हर चिज अरूको भन्दा फरक, जवाफ सजिलो छ हर चिज अरूको भन्दा फरक नहुने हो भने कसरी प्रेम तेरो अनि मेरो होला र मान्छे नै फरक भएपछि सब चिज फरक त स्वभावैले भइहाल्छ नि. कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ. हेलो हेलो दादा नमस्ते. हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? कालीकोट जिल्ला लालगढ़ अमिन बोहरा. ए अमिनजी, कालीकोटबाट आउनु भएछ, निकै खुसी लाग्यो. भौगोलिक दूरीले अलिकति टाढा है. अनि हेर्नुहोस् न, अलि अन्त अन्ततिर आउनुभयो, समय नै एकदम छोटो छ, त्यही भएर लामो कुरा गर्न नि पाउँदैनौँ. तपाईँको विचार राख्नुहोस् ल. प्रेम भन्ने कुरो एउटा फरक विचार हो, किनभने प्रेममा एउटा र अर्को विचार मिल्ने भएकाले प्रेम र एउटा आफ्नो प्रेम उत्कृष्ट मान्छन्. विचार मिल्ने भएकोले प्रेम उत्कृष्ट मान्छन् भन्नुभयो. विचार त सबै प्रेममा मिल्छ नि, फेरि विचार मिलेर नै प्रेम हुन्छ नि. हुन्छ, तपाईँको मुक्तक राख्नु, समय कम छ, तपाईँ सोच्न थाल्नुभयो. तपाईँको मुक्तक सुनाउनुहोस् अब. जिन्दगीमा हलचल भएपछि माया अनि प्रीतिमा खलबल भएपछि, जिन्दगीमा हलचल भएपछि माया अनि प्रीतिमा खलबल भएपछि, नसोध्नु कसैलाई किन भनेर मनै भनिदेऊला झलपल भएपछि. यसरी प्रेमी प्रेमिकाहरू बाटोमा भेटिन्छन्, प्रेमी प्रेमिकाहरू यसरी बाटोमा भेटिन्छन् अनि खोजी हेर्दा दिलकै पाटोमा भेटिन्छन्. प्रेमी प्रेमिकाहरू यसरी बाटोमा भेटिन्छन् अनि खोजी हेर्दा दिलकै पाटोमा भेटिन्छन्. टाढा पुग्लान् टाढा होलान् र पनि त आफ्नो मान्छे, टाढा पुग्लान् टाढा होलान् र पनि त आफ्नो मान्छे. प्रेम भने प्रेम भन्ने भूमिको त्यो माटोमा भेटिन्छन्, प्रेम भन्ने भूमिको त्यो माटोमा भेटिन्छन्. नमस्कार, छुटिन्छौँ. अब चाहिँ अरू साथीहरूसँग कुरा गर्न भ्याउँदैनौँ, छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ. तपाईँ सबैले गर्ने गुनासो कार्यक्रमको समय एकदम छोटो भयो भनेर, त्यो चाहिँ कसरी भने म तपाईँलाई प्रश्नसँग बुझाउँछु. कति साथीहरूले म्यासेज पनि लेख्नुभयो भूकम्पको बेलामा भनेर, अलिकति कम गर्नुभएको होला, अहिले त भूकम्प गइसकेको पनि यतिको महिना भइसक्यो किन यस्तो भनेर. कुरा के भइदियो भने, बिबिसी नेपाली सेवा सकिने बित्तिकै बिबिसी मिडिया एक्सनको रेडियो कार्यक्रम मिलिजुली नेपाली सुरु हुन्छ, त्यो 15 मिनटको. त्यसो हुँदा 9:15 बिबिसी सकिने बित्तिकै 15 मिनटसम्म त्यो कार्यक्रम आउँछ. यसैले गर्दाखेरि हामीले त्यो कार्यक्रम प्रसारण गर्नैपर्ने भएकोले हामी 9:30 बजेबाट मात्रै बहकिने मन सुरु गर्न भ्याउँछौँ अनि 9:55 छोड्नै पर्छ. रेडियोका साथीहरूले विज्ञापन बुझाउनु पर्ने हुन्छ, यही हो कारण. त्यसैले पनि है तपाईँको कुरा पनि हो, कार्यक्रमको समय बढाउँ भनेर, तर कुनै समय नै त्यो सुहाउँदो नै भएन, के गर्ने. सन्तोष आर भट्ट लेख्नुहुन्छ, प्रेम सुनेर देखेर भन्दा नि भोगेर जानिने कुरा हो, अरूले गरेको प्रेम हामीले भएका हुँदैनौँ, त्यही भएर आफ्नो प्रेम मात्रै महान लाग्छ भनेर. नवीना कार्कीको विचार छ, जब प्रेममा परिन्छ नि त्यसबेला यो संसारको कसै केही प्रभाव हुँदैन, त्यसैले पनि होला सायद आफूले गरेको र आफ्नो मात्र प्रेम सबैभन्दा उत्कृष्ट हो जस्तो लाग्छ भनेर. तपाईँ सबैलाई धन्यवाद एकमुष्ट रूपमा यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने मेरो आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि आजको विषयमा आफ्नो विचार राख्दै अर्को श्रृङ्खलासम्मको लागि छुट्टिन्छु कि अरूको भन्दा आफ्नो प्रेम किन विशेष लाग्छ भन्ने विषयमा आफ्नो विचार राख्दै छुट्टिन्छु अर्को श्रृङ्खलासम्मको लागि. हिँड्दा हिँड्दै पिरोतीमा अक्कल झुक्कल ठेसो हुन्छ, घुर्क्याइन्छ फकाइन्छ र त सबै बेस हुन्छ. हिँड्दा हिँड्दै पिरोतीमा अक्कल झुक्कल ठेस हुन्छ, घुर्क्याइन्छ फकाइन्छ र त सबै बेस हुन्छ. प्रेम गर्ने धेरै होलान् हामी जस्तै अरू पनि, जेसुकै होस् आफूलाई त आफ्नै प्रेम विशेष हुन्छ. हवस् जान्छु, अर्को हप्ता आउँछ नि. नमस्कार. मेरो जीवन लै जाऊ, मेरो ज्ञान लै जाऊ, चाहिदैन त्यो माटोको, मेरो माया लै जाऊ, छायाले त्यो पुरानो न भने पछि गई फेरि त्यो कोहीले छिन्दैन भने. Thank you. पाएकी छौ मेरो हृदय भावनामा तिमी आएकी छौ के पो दिन सक्छु अरु म तिमीलाई जब सम्पूर्ण मलाई नै पाएकी छौ यतिले पनि तिम्रो मन भरिन्न भने मेरो आँखा लैजाऊ पर्दैन त्यो लोभ मेरो होठ लैजाऊ पर्दैन त्यो मोह मेरो वचन लैजाऊ फेरी तू छै